الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صبغة الله ومن أحسن من الله صبغة ونحن له عابدون یہ سورة بقرة کی 138 نمبر کی آیت کریمہ ہے. اللہ سبحانہ وتعالی ارشاد فرماتے ہیں کہ ہمارے اوپر تو اللہ نے اپنا رنگ چڑھا دیا ہے اور اللہ تعالی سے زیادہ اچھا رنگ چڑھانے والا اور کون ہے اور ہم صرف اسی ایک اللہ کی عبادت کرتے ہیں. عیسائیوں کے یہاں ایک رسم ہے کہ جب بچہ پیدا ہوتا ہے تو ساتویں دن ایک برتن میں زرد رنگ کا پانی بھرتے ہیں, لال پیلے مکس رنگ کا, زعفران کیسر جیسے رنگ کا, اور پھر اس بچے کو اس کلر والے پانی میں نہلاتے ہیں. اس کو بپتسمہ دینا کہتے ہیں. جیسا کہ ہمارے یہاں سنت عمل ہے, ضروری عمل ہے کہ ہم بچوں کو ختنہ کراتے ہیں, اور ختنہ کی برکت سے گندگی اور میل صاف ہو جاتا ہے. تو ان عیسائیوں کے یہاں کچھ طریقہ ایسا ہے کہ وہ کلرنگ پانی کے اندر بچے کو نہلائیں گے, نہلا کر کے باہر نکالیں گے اور نکال کر کے کہیں گے کہ یہ بچہ آج سے پکا عیسائی بن گیا. اللہ تعالیٰ ارشاد فرماتے ہیں اس آیت میں, اس سے دو باتیں ہم کو خاص سمجھ میں آتی ہیں. कि अगर ऐसे कलर वाले रंगीन पानी में बच्चे को नहलाओगे तो वो कलर कितने दिन बाकी रहेगा? थोड़े दिनों में वो कलर तो बदन पर से निकल जाएगा, फिर वो बच्चा जैसे का वैसा हो जाएगा। लेकिन अगर खतना के जरिए से बच्चे की गंदगी को साफ करोगे तो वो गंदगी हमेशा के लिए दूर हो जाएगी। इसीलिए बच्चों को पाक साफ करने का अगर कोई अमल है तो वो खतना है। ये नहीं कि सिर्फ नहला देना कलर वाले पानी में, इससे कोई फायदा नहीं होता। और दूसरी अहम बात ये सीखने को मिली कि जिस तरह किसी के ऊपर रंग लगाया जाए, रंग डाला जाए या कलर में उसको नहलाया जाए तो कलर सामने नजर आता है। आप जानते हैं कि सफेद कपड़े को जिस पानी में धोया जाता है उसमें हमारे यहां गरी डालते हैं, नील डालते हैं, ब्लू रंग की। अब तो वो रिवाज भी खत्म हो रहा है, तो उसका असर सफेद कपड़ों के ऊपर नजर आता है। तो ये ईसाई लोग जो ये रस्म रिवाज करेंगे कि उस कलर वाले पानी में बच्चे को नहलाएंगे तो कलर बच्चे के ऊपर नजर आएगा। अल्लाह ताला फरमाते एक मोमिन का ईमान ऐसा होना चाहिए जो उसके दिल में तो है ही है लेकिन बाहर की दुनिया में भी नजर आना चाहिए। उसके चेहरे से पता चले कि ये ईमान वाला है, उसके कपड़ों से पता चले कि ये ईमान वाला है, उसकी चाल ढाल, उसके बोलने का अंदाज, बोलने की स्टाइल, उससे पता चलना चाहिए कि ये ईमान वाला है। तो जैसे कलर नजर आता है, एक ईमान वाले का ईमान उसकी बाहर की जिंदगी से दिखना चाहिए कि ये मुसलमान है। आज बहुत सी मर्तबा हम रास्ते पे चलते होते हैं, लोग नाराज होकर शिकायत करते, मुझे सलाम नहीं किया। अरे भाई तू मुसलमान है उसकी कोई निशानी तो है नहीं, तेरे चेहरे से पता नहीं चलता, तेरे कपड़े से पता नहीं चलता, तेरे बदन से पता नहीं चलता, फिर हम कैसे तुझे सलाम करें? कोई निशानी तो तूने रखी होती सलाम करने के लायक। अल्लाह ताला ने इस आयत में हमको यही नसीहत फरमाई कि जैसे ईमान दिल में होता है ऐसे चेहरे के ऊपर भी नजर आना चाहिए। अल्लाह हमें ऐसा पक्का मोमिन बनाए। قُلْ أَتُحَاجُّونَنَا فِي اللَّهِ وَهُوَ رَبُّنَا وَرَبُّكُمْ وَلَنَا أَعْمَالُنَا وَلَكُمْ أَعْمَالُكُمْ وَنَحْنُ لَهُ مُخْلِصُونَ ان کو کہو کہ کیا تم ہم سے اللہ تعالیٰ کے بارے میں حجت بازی کرتے ہو حالانکہ وہ اللہ ہمارا بھی رب ہے اور تمہارا بھی رب ہے اور بات یہ ہے कि हमारे आमाल हमारे लिए, तुम्हारे आमाल तुम्हारे लिए, और हमने तो अपनी बंदगी उसी अल्लाह के लिए खास खालिस कर दी है। पिछले आयतों के अंदर आपने सुना कि यहूद और नसरानी लोग अपने आप को जन्नत का ठेकेदार समझते थे कि जन्नत तो हमको ही मिलेगी और बहुत यकीन से कहते थे وقالوا لن يدخل الجنة إلا من كان هودا أو نصارا, کہ جنت میں تو یا تو یہودی جائیں گے یا عیسائی جائیں گے اور کوئی نہیں جائے گا. اللہ تعالیٰ ارشاد فرماتے ہیں اس آیت کے ذریعے سے, مسلمانوں ان سے کہو کہ تم ہم سے یہ بحث کرتے ہو کہ اللہ صرف تمہاری مغفرت کریں گے, تم کو اکیلے کو جنت دیں گے. نہیں, اللہ کے یہاں جنت ملے گی اعمال کے اوپر. ہمارے اعمال اگر اچھے ہیں اللہ ہم کو جنت عطا فرمائیں گے, تمہارے اعمال اچھے اللہ تم کو جنت عطا فرمائیں گے. جنت ملے گی اللہ کے یہاں اعمال کی بنیاد. کوئی حضرت یعقوب علیہ السلام کے خاندان کا ہے, کوئی کسی اور نبی کی اولاد میں سے, اس کی بنیاد پر اللہ تعالیٰ کسی کو جنت نہیں دیں گے. خدا کی یہاں فیملی, خاندان یہ سب نہیں دیکھا جاتا. اور بڑی بات یہ, اس آیت میں اللہ تعالیٰ نے ہم کو اخلاص کا اقرار کرایا کہ مسلمانوں اخلاص لاؤ اپنی زندگی میں. اقرار کے انداز میں سکھایا جا رہا ہے وَنَحْنُ لَهُ مُخْلِصُونَ. اخلاص دو طریقے کا ہوتا ہے, ایک عقیدے میں اخلاص ہوتا ہے, ایک عمل میں اخلاص ہوتا ہے. عقیدے کے اندر اخلاص یہ ہے کہ ہم صرف ایک اللہ کی عبادت کریں, اللہ کے سوا کسی اور کی عبادت نہ کریں. قل ان صلاتی ونسکی ومحیائی ومماتی للہ رب العالمین. عبادت بندگی صرف ایک اللہ تعالی کی, اور ایک اخلاص ہوتا ہے عمل کے اندر. عمل اور کام میں اخلاص کا مطلب یہ ہے کہ بندہ جو عمل بھی کرے لوگ اس کی تعریف کریں, اس کے وخاڑ کریں, اس کی واہ واہ کرے, اس کا انتظار نہیں کرے. یہ بیماری آج ہمارے اندر بہت بڑی ہے. ہم کوئی بھی کام کریں گے انتظار کریں گے کہ کوئی ہمارے اس کام کے اوپر ہماری تعریف کر دے, وخاڑ کر دے, واہ واہ کر دے, بھائی آپ نے بہت اچھا کام کیا. اگر ایسا جذبہ دل میں آتا ہے سمجھو کہ ہمارے عمل کے اندر اخلاص کمزور ہے, لولا لنگڑا ہے. اگر عمل اللہ کے لیے کرتے تو پھر کسی کے وخاڑ کی کیا ضرورت, اللہ قبول کرے اس کی فکر کرو. اور ساتھ میں کوئی کام کرنے کے بعد کوئی ہمارا شکریہ ادا کرے, آبھار ویکت کرے, ہمارا تھینک یو کہے ہم کو, اس کے چکر میں بھی نہیں پڑنے کا. آج تو ہم کسی غریب کو 10 روپے دیں گے, کسی محتاج کی دوا کے لیے 500 روپے دیں گے, تو پھر دل میں یہ بھی ہے کہ وہ ہمارا زوردار شکریہ ادا کرے. بعض لوگ تو ناراض ہو جاتے ہیں ان کا شکریہ ادا نہیں کرے تو. اللہ تعالیٰ نے قرآن میں ہم کو تعلیم دی کہ لا نرید منکم جزاء ولا شکورا. کوئی بھی احسان کرو, خدمت کرو, ये उम्मीद मत रखो कि वो हमारा शुक्रिया अदा करे, उसकी जिम्मेदारी ये करे, लेकिन हम इंतजार में नहीं रह गए, ये इखलास है। इखलास तो ऐसी नेकी है कि अल्लाह के फरिश्ते भी नहीं जानते, ये ऐसी नेकी है कि अल्लाह जानते हैं और बंदा जानता है, फरिश्तों को भी पता नहीं चलता, डायरेक्ट उसका ताल्लुक अल्लाह के साथ, क्योंकि दिल के अंदर जो नीयत होगी उस नीयत की खबर अल्लाह को है कि नमाज पढ़ी, रोजा रखा, सदका किया, खैरात की, रिलीफ का काम किया, गरीबों की मदद की, क्यों की, अल्लाह को खुश करने या किसी को दिखाने के, ये तो अल्लाह जानते हैं। इसीलिए काम भी अल्लाह के लिए करने का, कोई हमारे वखाण करे उसके लिए नहीं, हमारा शुक्रिया अदा करे उसके लिए नहीं, कोई बदला देवे उसके लिए नहीं, और इबादत भी सिर्फ अल्लाह के लिए करने की। हम تقولون إن إبراهيم وإسماعيل وإسحاق ويعقوب والأسباط كانوا هودا أو نصارى قل أأنتم أعلم أم الله ومن أظلم ممن كتم شهادة عنده من الله وما الله بغافل عما تعملون। तुम ये कहते हो यानी यहूदी लोग कि हजरत इब्राहिम, हजरत इस्माइल, हजरत इसहाक, हजरत याकूब और उनकी औलाद या तो यहूदी थे या तो ईसाई थे। अल्लाह ताला फरमाते हैं कि मुसलमानों उनसे कहो कि तुम ज्यादा जानते हो कि अल्लाह जानते हैं, और उस आदमी से बड़ा जालिम कौन होगा जो ऐसी शहादत को छुपाए जो अल्लाह ने उसके पास पहुंचाई है, और जो काम तुम करते हो अल्लाह ताला बेखबर नहीं है, बल्कि हर एक काम की अल्लाह ताला को खबर है। पहले यह मजमून बार बार इसी सुपारे में गुजरा है कि अल्लाह के जो बड़े बड़े नबी हैं, हजरत इब्राहिम अलैहिस्सलाम, इस्माइल अलैहिस्सलाम, इसहाक अलैहिस्सलाम, याकूब अलैहिस्सलाम, उनके लिए यहूदी लोग ये दावा करते थे कि ये सब पैगंबर यहूदी थे। ईसाई लोगों का दावा ये कि ये सब पैगंबर ईसाई थे। हालांकि दुनिया में यहूदी मजहब की शुरुआत तो याकूब अलैहिस्सलाम के भी बाद में हो गई, ईसाई मजहब की शुरुआत ईसा अलैहिस्सलाम के जमाने से हुई। तो जो पैगंबर उस जमाने में थे ही नहीं, उस पैगंबर के लिए ये कहना कि वो यहूदी थे ईसाई थे, कितनी बड़ी जहालत की बात। अल्लाह फरमाते हैं हमको मालूम है ये हमारे नबी यहूदी भी नहीं थे ईसाई भी नहीं थे, ये तो सब एक अल्लाह की बंदगी करने वाले थे। और इन यहूदी और ईसाइयों से अल्लाह ताला फरमाते हैं कि तुम्हारी किताब में यानी तौरात में, इंजील में, हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के बारे में अल्लाह ने जितनी निशानियां बयान कर दी उसको छुपाओ मत, उसको लोगों को बतलाओ। तौरात इंजील में हमारे आका हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए सब कुछ अल्लाह ने बयान कर दिया था। हुजूर के बाल मुबारक कैसे होंगे, आंख मुबारक कैसी होगी, कलर मुबारक कैसा होगा, आपकी बॉडी की साइज कैसी होगी, आप हिजरत करके कहां आएंगे, सब चीजें अल्लाह ने तौरात इंजील में बतला दी थी। लेकिन इन यहूदियों ने उसको छुपाई, ईसाइयों ने छुपाई, और उसकी वजह से दुनिया के हजारों लोग ईमान से महरूम हो गए। अल्लाह ने फरमाया उसको डिक्लेयर करो लोगों के सामने, बताओ कि ये नबी सच्चे नबी है और उनकी बशारत हमारी किताब में मौजूद है, ईमान ले आओ इस नबी के ऊपर, जाहिर करो उसको। अल्लाह ताला इरशाद फरमाते हैं, तुम जो अमल करते हो हर एक काम अल्लाह को मालूम है, उसके मुताबिक अल्लाह ताला आखिरत में तुम्हें बदला अता फरमाएंगे। तिलका उम्मतुन कद खलत लहा मा कसबत वलकुम मा कसबतुम वला तुसअलून अम्मा कानू यामलून। 141 नंबर की आयत है जिसके ऊपर पहला सुपारा पूरा हो रहा है। अल्लाह ताला इरशाद फरमाते हैं कि वो एक उम्मत थी जो दुनिया में आके गुजर गई, जो कुछ उन्होंने दुनिया में किया कमाया वो उनका है, और जो कुछ तुमने किया कमाया वो तुम्हारा है, और जो काम वो लोग करते थे अल्लाह ताला तुमको उसके बारे में सवाल नहीं करेंगे, पूछेंगे नहीं। ये बड़ी प्यारी तालीम है, बड़ा प्यारा नसीहत का सबक है कि जो इंसान जो काम करेगा उसको अपने काम के साथ अल्लाह ताला के यहां बुलाया जाएगा। हमने अच्छे काम किए, हमारे अच्छे काम हमारे साथ आएंगे। खुदा न करे गुनाह और बुराई के काम किए वो हमारे साथ आएंगे। जो जैसा करेगा उसको अपने अमल का और काम का अल्लाह को हिसाब देना है। कौन क्या करता है, किसकी जिंदगी कैसी, किसी दूसरे से उसको सवाल नहीं किया जाएगा। अगर ये बात आज के जमाने में हम मुसलमान समझ ले तो बहुत सारे झगड़े इंशाल्लाह खत्म हो जाएंगे। आज हम अपनी फिक्र कम करते, दूसरों की फिक्र ज्यादा करते। मेरी नमाज कैसी है, कितनी पढ़ता हूं, कितनी पाबंदी, उसकी तरफ तो ध्यान कम होगा। कौन कितनी नमाज पढ़ता है, कितने देर से आता है, उसके चक्कर में हम ज्यादा रहते हैं। मेरा कारोबार, मेरा बिजनेस कितना हलाल है, कितना हराम है, उसकी तो फिक्र नहीं करेंगे। लेकिन दूसरे के बारे में हम ज्यादा फिक्र में रहते हैं। जरूरत इस बात की है कि हम अपनी जिंदगी, अपने आमाल और अपने हालात की तरफ नजर ज्यादा रखें, तो इंशाल्लाह बहुत सारे झगड़ों और बुराई से हमारी हिफाजत हो जाएगी। سيقول السفهاء من الناس ما ولاهم عن قبلتهم التي كانوا عليها قل لله المشرق والمغرب يهدي من يشاء إلى صراط مستقيم قلب وكف لوگ ابھی کہیں گے कि इन मुसलमानों ने अपने पहले वाले किबले से मुंह क्यों फेरा दिया। आज तक जिस किबले की तरफ मुंह कर रहे थे आप कह दीजिए कि मशरिक पूर्व दिशा हो कि मगरिब पश्चिम दिशा हो, सब अल्लाह की है। वो जिसको चाहता है सीधे रास्ते की हिदायत अता फरमाता है। किबला जो बदला उसके ऊपर भी एक फितना हुआ, आगे उसकी तफसील से बातें आ रही है, आज तो मुख्तसर इतना समझ लो कि पहले नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बैतुल मुकद्दस की तरफ मुंह करके नमाज पढ़ते थे, मक्के मुकर्रमा में भी, और मदीने जाने के बाद 16-17 महीने तक हिजरत के बाद बैतुल मुकद्दस की तरफ मुंह करके नमाज पढ़ते थे। अब मक्का में तो हुजूर के लिए बहुत आसान था कि काबा भी सामने रहे न बैतुल मुकद्दस भी सामने रहे, हुजूर के लिए बहुत आसान था। आप जरा सी देर के लिए काबा शरीफ को सोचो, खास तौर पर जिनको हज और उमरे की सआदत नसीब हुई है, हजरे अस्वद जहां से अपने तवाफ चालू करते हैं, हजरे अस्वद का जो खूणा है वो और हजरे अस्वद से पहले वाला जो खूणा है काबा का, जिसको रुकने यमानी बोलते हैं, जिधर से मुअज्जिन साहब अजान देते हैं वो पेटी है, वो वाली साइड, ये जो दीवार है काबा की, एक साइड में रुकने यमानी वाला खूना और एक साइड के अंदर हजरे अस्वद वाला खूना, इसके बीच वाली जो दीवार है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उसकी तरफ मुंह करके नमाज पढ़ते थे। तो उसमें फायदा यह था कि इस दीवार की तरफ मुंह करेंगे तो हुजूर का चेहरा सीधा पैलेस्टाइन में मस्जिद अक्सा बैतुल मुकद्दस की तरफ होता था, और काबा की तरफ भी हो जाता था। इसीलिए इस दीवार की जो बिल्कुल ऑपोजिट साइड है हतीम, जिधर है उसी हतीम के सामने आपको बाबुल कुद्स मिलेगा, हरम का एक दरवाजा है बाबुल कुद्स, उसी साइड में बाबुल मदीना भी आता है, बाबुल शाम भी आता है, उसी साइड में पहले मोहल्ला था शामिया, अब वो टूट फूट के खत्म हो गया, जिधर किंग अब्दुल्ला गेट बन रहा है नया वो साइड, ये शामिया मेले को शामिया इसीलिए कहते थे कि इस साइड में शाम सीरिया आता है, इसलिए उसको कहते थे। तो हुजूर इस तरीके से मुंह करके नमाज पढ़ते थे, इसलिए बैतुल मुकद्दस को पहला किबला कहा जाता है, काबा हमारा दूसरा किबला, पहला किबला बैतुल मुकद्दस। जो आज यहूदियों के हाथ में, अल्लाह उसे आजाद फरमाए, मुसलमानों को अल्लाह ताला आता फरमा। तो जब अल्लाह ताला ने हुक्म दिया कि आप बैतुल मुकद्दस को छोड़ो और काबा की तरफ मुंह करो, तो मदीना में जो 15 लोग थे फितना करने वाले, उन्होंने सवाल करना शुरू किया कि अभी तक तो इधर मुंह था, आप क्यों इधर मुंह कर डाला। अल्लाह ताला फरमाते हैं कि असल चीज अल्लाह का हुक्म है, पहले अल्लाह का हुक्म था इधर मुंह करने का, तो उधर मुंह करके नमाज पढ़ते थे, अब अल्लाह का हुक्म आया काबा की तरफ मुंह करने का, लिहाजा उधर नमाज पढ़ते। हम तो अल्लाह के हुक्म को पूरा करते, किसी दिशा को किसी जिहत को हम नहीं देखते, हमारी नजर में हमारे अल्लाह का हुक्म है। अल्लाह ताला हम सबको अपना हुक्म पूरा करने वाला बनाए। देखिए ये जो सुपारा पहला पूरा हुआ, तो कुरान मजीद के अंदर 30 सुपारे हैं, ये जो सुपारे की तकसीम है, ये तकसीम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक जमाने में नहीं थी, حضور کے زمانے میں قرآن سورتوں کی ترتیب پر تھا. قرآن مجید میں 114 سورتیں ہیں. یہ جو سپارے کی تقسیم ہوئی, پہلا سپارہ, دوسرا سپارہ, 28واں, 29واں, 30واں, یہ ایک قول کے مطابق حضرت عثمان غنی رضی اللہ تعالی عنہ کے زمانے میں جب قرآن کو دوسری مرتبہ جمع کیا گیا تب یہ سپاروں کی تقسیم ہوئی ہے. پہلے قرآن اس طرح جمع نہیں تھا جیسے آج ہے. کسی صحابی کے پاس ایک آیت ہے, کسی کے پاس دو آیت ہے, کسی کے پاس ایک سورت ہے, کسی کے پاس دو سورت ہے, کسی نے ہڈی پہ لکھا ہے, کسی نے پتے پہ لکھا ہے, کسی نے کپڑے پہ لکھا ہے, کسی نے کاغذ پہ لکھا ہے, جس کو جو ملا اس پہ لکھ لیتے تھے. سب سے پہلے حضرت ابوبکر صدیق رضی اللہ تعالی عنہ کے زمانے میں قرآن کو جمع کرنے کی محنت کی گئی, پورا قرآن ایک جگہ جمع کیا اور 114 سورت کی 114 فائلیں بنوائی. ایک جگہ وہ بھی جمع نہیں ہوا, 114 الگ الگ الگ سورتوں کی فائلیں, اور اس کو حفاظت سے رکھ دیا. پھر جب حضرت عثمان رضی اللہ تعالی عنہ کا زمانہ آیا, تیسرے خلیفہ, تو اس زمانے میں حضرت عثمان نے باقاعدہ قرآن مجید کو لکھوایا, اس کی 5 یا 7 کاپیاں کروائی, اور وہ کاپیاں کروا کر کے اس زمانے کے اندر جو بڑے بڑے اسلامی شہر تھے, مکہ, مدینہ, بحرین, یمن, سب جگہ ایک ایک کاپی حضرت عثمان نے بھیج دی اور کہا کہ اب اس قرآن کے مطابق سب لوگ جو ہے اپنے لیے قرآن لکھ لیں اسی کی نقل کر کے. تو جب حضرت عثمان غنی رضی اللہ تعالی عنہ کے مبارک زمانے میں اس کو جمع کیا گیا, اس وقت یہ سفاروں کی ترتیب بنی ہے. اللہ سبحانہ وتعالی اس سلسلے کو عافیت سے جاری فرمائے اور اللہ اس کو عافیت کے ساتھ مکمل فرمائے. اللہ کے فضل سے یہ مجلس کا سلسلہ 27/2/2007 کو شروع ہوا تھا اور اب تک میں الحمدللہ بہت ساری سورتیں پوری ہوئی. آپ کو یاد ہے کہ پہلے سورہ یاسین سے شروع کیا تھا, پھر سورہ طہٰ, پھر سورہ کاف, پھر سورہ جمعہ, پھر سورہ منافقون, سورہ احزاب, سورہ یوسف, سورہ نور. اس طرح اللہ کے فضل سے کئی سورتیں جو ہے اب تک میں پوری ہو گئی. سورہ فاتحہ, سورہ یوسف, سورہ کاف, سورہ طہٰ, سورہ نور, سورہ احزاب, سورہ سبا, سورہ یاسین, سورہ رحمان, سورہ جمعہ, سورہ ملک, سورہ مزمل, سورہ مدثر اور سورہ علق. اتنی سورتیں الحمدللہ مکمل ہوئی یہ 5 سال سے کچھ زیادہ کے ٹائم میں. اور پھر جب ہم نے یہ سورت شروع کی سورہ بقرہ, تو اللہ کے فضل سے آج اس کا پہلا پارہ مکمل ہو رہا ہے. اللہ تعالیٰ اس سلسلے کو جاری اور باقی اور قائم فرمائے. اور اس موقع کے اوپر جو ہے اب تک جتنی صورتیں ہو چکی اور جو پہلا پارہ ہوا تو اس کو ڈی وی ڈی کے اندر تیار کیا گیا ہے. انشاءاللہ آئندہ پیر کی مجلس میں آپ سب کو اس کو ہدیے کے طور پر دیا جائے گا. محلے کے ایک صاحب خیر کی طرف سے سب کے لیے ہدیہ ہے. آئندہ پھر کو چونکہ 4-5 آئے تھے باقی تھے تو آج وہ شامل ہو جائے گی, انشاءاللہ آئندہ پھر کو وہ مل جائے گی. آئندہ پھر کو اس مسائل پر کچھ بات کریں گے. جس طرح آپ حضرات یہاں مجلس میں شامل ہوتے ہیں، ہماری مستورات بہنیں بھی گھروں کے اندر ہے، اور انٹرنیٹ کے اوپر دنیا کے کئی کئی ملکوں کے اندر لوگ سننے والے بھی شامل ہیں، کئی ملکوں سے لوگ جو ہے ہر پیر کو انٹرنیٹ کے اوپر ہمارے ساتھ مجلس میں شامل ہوتے ہیں، اگرچہ وہ یہاں موجود نہیں لیکن اپنے اپنے ملکوں میں بیٹھ کر کے اپنی ویب سائٹ کے اوپر اپنے ساتھ ہوتے ہیں۔ میں دنیا میں جب سفر میں جاتا ہوں تو کئی ملکوں کے لوگ پابندی سے بتاتے کہ ہم الحمدللہ ہر پیر کو آپ کی مجلس میں شامل ہوتے ہیں، ان سب کو بھی اللہ جزائے خیر عطا فرمائے۔ درود شریف پڑھ سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك، اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى عدد ما تحب وترضى يا كريم، ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم، ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار، ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما، ربنا واجعلنا مسلمين لك ومن ذريتنا أمة مسلمة لك وأرنا مناسكنا وتب علينا إنك أنت التواب الرحيم، ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب، اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم اصلح شأن أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم اغفر لنا وللمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب للدعوات، اللهم إنا نسألك رضاك والجنة، اللهم إنا نسألك رضاك والجنة، اللهم إنا نسألك رضاك والجنة، اللهم إنا نعوذ بك من غضبك وسخطك والنار، اللهم إنا نعوذ بك من غضبك والنار، اللهم إنا نعوذ بك من غضبك والنار، يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين، اے اللہ تو ہمارے گناہوں کو معاف فرما دے، اے اللہ ہم گنہگار ہیں مجرم ہیں خطا کار ہیں، اے اللہ تو ہمارے تمام گناہوں کو اپنے کرم سے معاف فرما دے، مولا کریم تو نے یہ دو آنکھیں عطا فرمائی، ان آنکھوں سے ہم حرام چیزوں کو دیکھتے رہے پھر بھی اللہ تو نے انہی آنکھوں کو تیری مبارک کتاب قرآن دیکھنے کے لیے قبول فرمایا، اے اللہ ان آنکھوں سے ہم گندی چیزوں کو دیکھتے رہے پھر بھی انہی آنکھوں کو تو نے کعبۃ اللہ کو دیکھنے کے لیے قبول کیا، مالک تو ہمارے جرم عظیم کو معاف فرما دے، اے اللہ تو ہمارے جرم عظیم کو معاف فرما دے، ہماری مغفرت فرما، ہمارے والدین کی مغفرت فرما، ہمارے بیوی بچوں کی مغفرت فرما، بھائی بہنوں کی مغفرت فرما، رشتہ داروں کی مغفرت فرما، اساتذہ کی مغفرت فرما، تلامیزہ کی مغفرت فرما، دوست صحابہ و متعلقین کی مغفرت فرما، مولا تیرے لازم نبی کی پوری امت کی مغفرت فرما دے، اے اللہ امت کی اجتماعی انفرادی پریشانیوں کو دور فرما دے، جو قید و بند میں محبوس ہے اپنے کرم سے ان کو رہائی عطا فرما دے، جو مقدمات میں ماخوذ ہے انہیں بری فرما دے، اے اللہ جو جس مصیبت میں پریشان ہے اے اللہ اپنے کرم سے اسے نجات عطا فرما دے، اے اللہ تمام بیماروں کو شفا عطا فرما، ظاہری بیماروں کو بھی شفا عطا فرما، باطنی بیماروں کو بھی شفا عطا فرما، اے اللہ تو پوری دنیا کے انسانوں کو ایمان اور اسلام کی دولت سے مالا مال فرما دے، ہدایت کی ہواؤں کو چلا دے، ہر کچے پکے مکان میں اسلام کو زندہ فرما دے، ہر فرد بشر اور ہر جن کی زندگی میں ایمان عطا فرما دے، اے قادر مطلق خدا تو کسی کا محتاج نہیں ہے، تو حادی مطلق ہے، تیری زمین کے اوپر تیرے دین کا بول بالا فرما دے، اے اللہ قبلہ اول کو یہودیوں کے ظالمانہ قبضے سے آزاد فرما دے، اے اللہ ہماری اولادوں کو بھی نیک اور صالح بنا دے، اے اللہ ہماری اولادوں کو تو تیرے کرم سے اخلاق فاضلہ اخلاق حمیدہ سے مالا مال فرما دے، تو ان کی اسلامی ایمانی تعلیم اور تربیت فرما، اے اللہ ان کو ہماری آنکھوں کی ٹھنڈک دل کا سرور بنا، اے اللہ ہر قسم کی ضلالت گمراہی ارتداد سے ہماری اور ہماری اولاد اور نسلوں کی حفاظت فرما، اے اللہ تو تیرے دین کے لیے کسی کا محتاج نہیں ہے، مولا ہماری زندگی کو ہماری اولاد اور نسلوں کی زندگی کو تیرے کرم سے تیرے دین کے لیے قبول فرما لے، اے اللہ قرآن کی خدمت کے لیے قبول فرما لے، اے اللہ جس دن دنیا سے جانے کی باری آئے ایمان کے ساتھ دنیا سے جانا نصیب فرما لے، اے اللہ ہر بری موت سے حفاظت فرما، حادثوں کی موت سے حفاظت فرما، اے اللہ مدینہ طیبہ کی موت عطا فرما، بقیع میں دفن ہونا نصیب فرما دے، تیرے راستے کی موت عطا فرما دے، اے اللہ ہماری قبروں کو جنت کا باغیچہ بنا دے، جہنم کی آگ سے حفاظت فرما، محشر کی ہولناکی سے حفاظت فرما، اے اللہ تیرے کرم سے تیرے فضل سے بلا استحقاق جنت الفردوس کا اولین داخلہ عطا فرما، قیامت کے دن تیرے عرش کا سایہ عطا فرما، نبی کریم صلی اللہ علیہ وسلم کے نورانی ہاتھوں سے حوض کوثر کا پانی پینا نصیب فرما، حضور کی شفاعت کو ہمارے حق میں قبول فرما، اے اللہ پل صراط پر ایمان کے نور کے ساتھ تیزی سے گزرنا نصیب فرما، لوگ تک تک کے گر رہے ہوں گے، اے اللہ پل صراط پر پھسلنے اور کٹنے اور گرنے سے ہماری حفاظت فرما، اے اللہ تو ہماری عمر میں برکت عطا فرما، حلال برکت والی وسیع روزی روٹی عطا فرما، اے اللہ بے گھروں کو گھر عطا فرما، پریشان حال کی پریشانیوں کو دور فرما، اجڑے ہوئے کو آباد فرما، اے اللہ یہ تیرے بندے اور بندیاں محض تیری کتاب کی نسبت پر آتے ہیں، اے اللہ ہم سب کے جمع ہونے کو قبول فرما لے، تیری رضا کا ذریعہ بنا دے، تیری محبت معرفت عشق اور پیار کے آنے کا ذریعہ بنا دے، ہمارے دلوں کو مزکہ مجلہ محلہ بنا دے، اے اللہ ہمیں اخلاص عطا فرما دے، اے اللہ عمروں میں برکت عطا فرما دے، اے اللہ انسانیت کے اوپر رحم فرما دے، انسانیت پر رحم فرما دے، اے اللہ ان مجالس کے سلسلے میں تیرے جو بندے جس لائن سے بھی محنت اور کوششیں کرتے ہیں ان سب کی محنتوں اور کوششوں کو قبول فرما لے، تیری بندیوں کی محنتوں کو قبول فرما لے، اس سلسلے کو جاری ساری قائم دائم فرما دے، اس کے فیض کو تا قیامت پورے عالم میں عام اور تام فرما دے، اے اللہ مفسرین امت کی خبروں کو نور سے منور فرما، जिन्होंने तेरी किताब की खिदमतें की, अल्लाह उन सब की कब्रों को नूर से मुनव्वर फरमा दे, हम सबको तेरी किताब की खिदमत के लिए कबूल फरमा। मालिक तो हमसे राजी हो जा, मालिक तेरे गजब गुस्से से हिफाजत फरमा, अल्लाह अपनों और गैरों के शर से हिफाजत फरमा, हासिदों के हसद से हिफाजत फरमा, अल्लाह जिनके ऊपर जिन्नात और जादू के असरात है उन्हें भी शिफा अता फरमा, जिन पर जुनून के असरात है उन्हें शिफा अता फरमा, जिनके घरों में जवान बेटे बेटियां हैं अल्लाह उनके लिए मुनासिब रिश्तों का इंतजाम फरमा दे, जिनकी शादियां हुई उन्हें नेक औलाद अता फरमा दे। अल्लाह तो हम सबके हाल के ऊपर रहम करम का मामला फरमा दे, हम सबके हाल पे रहम करम का मामला फरमा दे, हम सबके हाल पे रहम करम का मामला फरमा दे। कमजोर है, इम्तिहान के लायक नहीं है, कमजोर है, इम्तिहान के लायक नहीं है, तो आफियत का मामला फरमा दे, आफियत का इज्जत का मामला फरमा दे। अल्लाह उम्मत के आपसी इख्तिलाफात और झगड़ों को खत्म फरमा दे, अल्लाह बातिल की मेहनतों को खत्म फरमा दे, अल्लाह हक की मेहनतों को आम फरमा दे, अल्लाह जितने भी दीन के काम है और काम करने वाले हैं उनकी भरपूर नुसरत और मदद फरमा दे। मदारिस की हिफाजत फरमा, मकातिब की हिफाजत फरमा, खानकाहों की हिफाजत फरमा, मराकिस की हिफाजत फरमा, दीनी जमातों और जमीयतों की हिफाजत फरमा, अल्लाह काम करने वालों की रुकावटों को दूर फरमा दे, अल्लाह बातिल को आपस में लड़ा के खत्म फरमा दे, और अल्लाह अहले हक की मेहनतों को गलबा अता फरमा, हमारे इस मुल्क में अमन और अमान का माहौल कायम फरमा, अल्लाह हर किस्म के झगड़ों और फितनों को खत्म फरमा, आपस में सुलह मोहब्बत शांति अमन आफियत नसीब फरमा, अल्लाह हमारे इस मुल्क को हर नौ की तरक्कियात से मालामाल फरमा दे, अल्लाह इन मजालिस को कबूल फरमा, हम गंदे हैं हमारे आमाल भी गंदे हैं, लेकिन तेरा करम हो जाए तो हमारा काम बन जाए। ए मालिकल मुल्क तू हमारे हाल पे रहम फरमा। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जितनी भलाइयां मांगी बतलाई हमें और पूरी उम्मत को अता फरमा। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जिन शुरू से पना चाही अल्लाह हमारी और पूरी उम्मत की हिफाजत फरमा। सल्लल्लाहु वसल्लम अला सय्यदिना मौलाना मुहम्मद व अला आलिहि व असहाबिहि अजमईन। सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन व अलहम्दुलिल्लाहि रब्बिल आलमीन।